Book 2 36 36 المواصلات العامة القريبة سارفجانيك پریوہن سارفجانيك پریوہن أين موقف الباص الحافلة؟ بس कहां रुकती है बस कहां रुकती है أي باص الذي يذهب إلى وسط المدينة कौन सी बस शहर जाती है कौन सी बस शहर जाती है أي خط الذي ينبغي أن آخذ मुझे कौन सी बस लेनी चाहिए मुझे कौन सी बस लेनी चाहिए هل ينبغي أن أبدل الباص في السفر؟ क्या मुझे बदलना पड़ेगा? क्या मुझे बदलना पड़ेगा? أين ينبغي أن أبدل الباص؟ मुझे कहां बदलना पड़ेगा? मुझे कहां बदलना पड़ेगा? بكم تذكرة السفر؟ टिकट कितने का है? टिकट कितने का है كم عدد محطات التوقف حتى وسط المدينة شهر تک بس کتنے بار رکتی ہے شهر تک بس کتنے بار رکتی ہے ينبغي ان تنزل هنا آپ کو یہاں اترنا چاہیے آپ کو یہاں اترنا چاہیے ينبغي أن تنزل من الخلف. आपको पीछे उतरना चाहिए. आपको पीछे उतरना चाहिए. المترو التالي سيصل خلال 5 دقائق. अगली मेट्रो 5 मिनट में आएगी. अगली मेट्रो 5 मिनट में आएगी. الترام التالي سيصل خلال 10 دقائق. أغلي ترام 10 منت में आएगी. أغلي ترام 10 منت में आएगी. الباص التالي سيصل خلال 15 دقيقة. أغلي باص 15 منت में आएगी. أغلي باص 15 منت में आएगी. متى يسافر آخر مترو؟ آخری مترو کب ہے؟ آخری مترو کب ہے؟ متى يسافر آخر ترام؟ آخری ترام کب ہے؟ آخری ترام کب ہے؟ متى يسافر آخر باص؟ آخری بس کب ہے؟ आखिरी बस कब है? هل معك تذكرة سفر؟ क्या आपके पास टिकट है? क्या आपके पास टिकट है? لا، لا يوجد معي. टिकट? जी नहीं, मेरे पास नहीं है. टिकट? जी नहीं, मेरे पास नहीं है. إذن عليك أن تدفع غرامة. फिर आपको जुर्माना भरना होगा. फिर आपको जुर्माना भरना होगा.